कैले समतल सागर भइरही दिन्छ, कैले छाल भई उर्ली दिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। फेरि सुनौलो बिहानी उदाउने छ छिट्टै, प्रकृतिले पनि गुण लगाउने छ छिट्टै। फेरि सुनौलो बिहानी उदाउने छ छिट्टै, प्रकृतिले पनि गुण लगाउने छ छिट्टै। हामी लडेका छौँ तर थाकेका छैनौँ, हामी भित्रको जोसले त्यो बताउने छ छिट्टै, हामी भित्रको जोसले त्यो बताउने छ छिट्टै। यो आकाशको कालो मैलो हटेर घामझुन खुल्ने दिनको प्रखाइमा छौँ हामी। भूकम्पबाट ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली, घाइतेको चोट चाँडै निको होस् भन्ने कामना, मृतकका परिवार र आफन्तसँग यही अनुरोध कि अब बिस्तारै सम्हाल्नुहोस् आफूलाई, जीवन बाँचेकाहरूको लागि पनि सम्हाल्नुहोस्। 90 साल सम्झिने थोरै मान्छे थियौँ हामी, 72 साल भोग्ने र भोगिरहने यति धेरै भयौँ। न तपाईँको बसमा, न मेरो बसमा, न त अरू नै कोही बलवान धनवान बुद्धिवानहरूको बसमा, एउटा निकै नै कहाली लाग्दो विपत्तिबाट भर्खरै गुज्रियौँ हामी, गुज्रिरहेका छौँ हामी। जिन्दगीको एउटा विशेषता सम्हालिनु पनि हो, अब यही विशेषतामा आफूलाई ढाल्नु पर्नेछ हामीले। जे भयो भइसक्यो, हाम्रो घर ढल्यो, हाम्रो चौतारो ढल्यो, हाम्रो धरहरा पनि ढल्यो, तर पनि हाम्रो मन भने अझै ढलिसकेको छैन। यो नढलेको मनले घर चौतारा र धरहरा फेरि पनि ठड्याउनेछौँ हामी। हामी लडेका छौँ तर थाकेका छैनौँ, हो थाकेका छैनौँ हामी र थाक्दैनौँ पनि कहिले हामी। अब उठ्नु छ लडेको ठाउँबाट, टकटक्याउनु छ जिउमा लागेको धुलो, अनि फेरि पाइला अगाडि बढाउनु छ हामीले, किनकि पुग्नु छ धेरै पर हामीलाई, टाढा छ हाम्रो लक्ष्य। केही समय अल्झिएका न हौ हामी, लक्ष्य नै बिर्सिएका त कहाँ हौ र। भत्किएका घरसँगै भत्किएका सपनाहरूको स्याहार गर्नु छ, फेरि पहिले जस्तै सपना देख्न थाल्नु छ हामीले। साना नानी बाबुहरू फेरि पहिले जस्तै भाँडाकुँडी खेल्न थाल्ने दिन फर्काएर ल्याउनु छ। युवाले उसै गरी बेलगाम बेसन्देह प्रेम गर्ने मौसम बोलाउनु छ। वृद्ध वृद्धाले अझै जीवनप्रतिको आशा जीवित राख्ने बेला निम्त्याउनु छ। हो, हामी फेरि पहिले जस्तै हुनुपर्नेछ, जसका लागि भुल्नुपर्नेछ अहिलेका सबै दुःखहरू, आँसुहरू, पीडाहरू, अनि अनेकन अनेकन पीरहरू। हामीले भोगेको विपत्ति कसैलाई नपरोस्, फेरि यस्तै क्षति कसैलाई नपरोस्, हामीले भोगेको विपत्ति कसैलाई नपरोस्, फेरि यस्तै क्षति कसैलाई नपरोस्, आफ्नो भन्ने घरबाटै डराएर भाग्नुपर्ने कठै यो दुर्गति कसैलाई नपरोस्। यस्ता काला दिनहरू रातहरू बितायौँ हामीले, बिताउँदैछौँ हामीले, घरबाट भागेर पालको बास, फेरि हुरी बतास र पानीहरूले सताउँदा त्रासै त्रास। यस्ता केही दिनहरू बितायौँ, केही रातहरू बितायौँ, बिताउँदैछौँ अझै। जे भयो धेरै नै नराम्रो भयो, अति नै दुःखदायी भयो, तर सबै सकिएको भने छैन। आशाका किरणहरू धेरै नै बाँकी छन्, हामी हरेस नखाउँ। झनै राम्रो गर्न सक्ने अवसरहरू पनि टन्नै छन् हाम्रो अगाडि, अब यसो भनेर पनि अगाडि बढ्नुपर्छ। भूकम्पका कारण देश सखाप भएको छैन। नेपालका 75 जिल्लामध्ये 14 जिल्ला भूकम्पका कारण अलि बढी प्रभावित भएको हो। 61 जिल्लामा भूकम्पको खास असर छैन परेको। नेपालको अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलमा भूकम्पका कारण कुनै असर परेको छैन। सबैतिर नियमित उडान भइरहेको छ। भूकम्पका कारण नेपालको कुनै एउटा पनि राजमार्ग ठप्प भएको छैन, यातायात सञ्चालन भइरहेको छ। नेपालमा नियमित इन्टरनेट, टेलिफोन, एटिएम, विद्युत सबै चलेकै छ। भूकम्पपछि कुनै सरुवा रोगले महामारीको रूप लिएको पनि छैन। 10 राष्ट्रिय निकुञ्जहरूमध्ये एउटा मात्र प्रभावित भएको छ। विश्व सम्पदा सूचीमा परेका 8 ठाउँहरूमध्ये 2 ठाउँ मात्रै प्रभावित भएका छन्, जसमा लगभग 40% क्षति भएको छ। काठमाडौँमा रहेका 90% होटलहरू सुरक्षित र सुचारू अवस्थामा छन्। पोखरा, चितवन, लुम्बिनी, बर्दिया, इलाम, अन्नपूर्ण क्षेत्र, एभरेस्ट क्षेत्रमा रहेका नाम चलेका होटलहरू सुरक्षित र पूर्ण रूपमा चलिरहेका छन्। पर्यटकीय स्थलहरूमध्ये 15% मात्रै क्षति पुगेको छ। हामी नेपालीहरू संसारभर मेहनती र मिठो मुस्कानका धनी भनेर चिनिन्छौँ, तसर्थ मुहारको मुस्कान कायम राख्नुहोस्। बिस्तारै सबै ठिक हुन्छ। हामी हाम्रो मुस्कानबाट फेरि फर्काएर ल्याउनेछौँ पहिलेको समय, अझ पहिले भन्दा पनि उत्कृष्ट समय। त्यो माथिको आकाशमा चन्द्र र सूर्य रहन्जेल हामी थाक्ने छैनौँ, हामी आत्तिने छैनौँ। शोकलाई शक्तिमा बदलेर हामी झन्झन लागिरहनेछौँ, झन राम्रो बनाउनेछौँ भत्किएका चिजबिजहरूलाई। सबै सखाप भएको छैन, केही ठाउँहरूमा क्षति भएको छ, यो सत्य हो। हामी निकै कहाली लाग्दो विपत्तिबाट गुज्रियौँ, हामीले हाम्रा धेरै आफन्तहरू गुमायौँ, र पनि अब यसो भनेर अगाडि बढ्न सक्नुपर्छ कि सबै सकिएको छैन, जति बाँकी छन् तीलाई हामी झनै राम्रो बनाउन सक्छौँ। हो, यो निकै ठुलो मर्म नै हो हाम्रो, फेरि पनि अघि बढ्ने कर्म नै हो हाम्रो। हो, यो निकै ठुलो मर्म नै हो हाम्रो, फेरि पनि अघि बढ्ने कर्म नै हो हाम्रो। जिन्दगी यात्रा हो, हामी यात्री हौँ, हिँडिरहनु त आखिर धर्म नै हो हाम्रो। सधैं यसरी मनमा पीर लिएर कति बस्ने, बिर्सिनु पर्ने दुःख झनै सम्झिएर कति बस्ने। सधैं यसरी मनमा पीर लिएर कति बस्ने, बिर्सिनु पर्ने दुःख झनै सम्झिएर कति बस्ने। उठेर पाइला चालौं, टाढा पुग्नु छ हामीलाई, भत्किएका घरहरू ठड्याउँ, आतिएर कति बस्ने। सीआईएनमा सोमबार हरेक हप्ता आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। तपाईँको मनसँग निकै नजिकको एउटा रेडियो कार्यक्रम बहकिने मन। भूकम्पले पुर्याएको क्षति सम्झिएर कतै घरदेशमा पिरोलिने तपाईँ, कतै परदेशमा पिरोलिने तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। घर भत्किएको तपाईँको, मन भत्किएको तपाईँको, छेउमा बसेर एकैछिन अब उठौँ हिँडौँ, टाढा पुग्नु छ भन्न आइपुगे सारथी सुनिल राज भारतसँगै। जे भयो भइसक्यो, थाक्नु हुँदैन, जे भयो भइसक्यो, थाक्नु हुँदैन, उठ्नुपर्छ हिँड्नुपर्छ, भाग्नु हुँदैन। केही यादहरू बटुलौँ, भत्किएको बनाऊ, अघि बढौँ, चिन्तामा मन राख्नु हुँदैन। सामुदायिक सूचना नेटवर्क सीआईएनको उत्पादन रेडियो कार्यक्रम बहकिने मन तपाईँ सुनिरहनु भएको छ। म छु महावीर विश्वकर्मा, सिसा पारिपट्टि हुनुहुन्छ सुनिल राज भारत। समय एकदमै कम छ, केही समय अब हामी 9:30 बज्ने बेलासम्म मात्र आउँछौँ, केही छोटो समय मात्र, यो 2-3 महिना हो, त्यसपछि फेरि पहिलेकै जति लामो समयमा हामी फर्कनेछौँ। भूकम्पले जुन अवस्था निम्तायो र अझै पनि केही झड्काहरू महसुस गरिँदैछ, जुन हामीले भोग्यौँ, यो निकै कहाली लाग्दो अवस्थाबाट गुज्रियौँ, गुज्रिरहेका छौँ, तर सधैँ यसो भनेर मात्रै पनि बसिरहन नमिल्दो रहेछ, फेरि पनि अगाडि बढ्नु पर्दो रहेछ, जनजीवन पहिले जस्तै बनाउँदै लिएर जानुपर्दो रहेछ, त्यसैले उठौँ अगाडि बढौँ। यिनै कुराहरू गर्नेछु आज म कार्यक्रम बहकिने मनमा। 0152-60-671 यो नम्बर खुला गरेका छौँ, एउटा मात्रै 0152-60-671 यो नम्बरमा आउनुहोस्। अब कसरी अगाडि बढ्ने, यी पीरहरू कसरी भुल्ने, यी कुराहरू गर्नेछौँ, एकैछिनमा हामी आउँछौँ। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। शून्य 0152-60-671 यो नम्बर खुला गरेका छौँ, केही साथीहरूसँग मात्रै कुराकानी गर्न भ्याउँछौँ। निकै छोटो समय रहेको छ बहकिने मनलाई, केही महिना हामी यसैमा रहन्छौँ, 1-2 महिना अझै। तेस्रो वर्षमा प्रवेश गऱ्यौँ हामी यही जेठबाट कार्यक्रम बहकिने मन, तर कुनै उत्सवहरू भने हामीले मनाएनौँ, किनकि देश एउटा शोकमा रहिरहेको बेला, तपाईँ म हामी सबै एउटा शोकबाट गुज्रिरहेको बेला हामीले कार्यक्रमको उत्सव मनाइरहनु त्यो उचित ठानेनौँ। तपाईँको मनमा छौँ, यसैलाई भरपूर ठान्यौँ, यसैलाई धेरै ठान्यौँ। यो महाभूकम्पबाट धेरै क्षति भएको छ, धेरै हाम्रा मान्छेहरू हामीले गुमाएका छौँ, तर सबै कहाली लाग्दा कुराहरू सम्झिएर बसेर पनि हुँदैन, अब अगाडि बढ्नुपर्छ। फेसबुकमा आएका विभिन्न तस्विरहरू, विभिन्न सञ्चार माध्यममा देखाएका दृश्यहरूले गर्दाखेरि पनि हामीलाई सबै सखा भयो, देशै सकियो, अब काठमाडौँ ध्वस्त भयो, सिन्धुपाल्चोक सबै ध्वस्त भयो, काभ्रे सबै ध्वस्त भयो, दोलखा सबै ध्वस्त भयो, यस्तै यस्तै हामीलाई लाग्यो। हो, धेरै नै क्षति भएको छ, धेरै जनधन हामीले गुमाएका छौँ, सत्य हो, तर पनि सबै सकिएको भने होइन, हामी फेरि बौरिन सक्छौँ, हामी फेरि अगाडि बढ्न सक्छौँ। यही आशाका कुराहरू गरौँ, अब निराशाका कुराहरूमा अल्झिएर नबसौँ, साना नानी बाबुहरूको ओठमा हाँसो ल्याउनतर्फ लागौँ, आफ्नै मन पनि सम्हाल्नतर्फ लागौँ, अब भएका कुराहरूलाई राम्रो गर्दै अगाडि बढाउनतर्फ लागौँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हेलो, तपाईँको नाम एकपटक फेरि भनिदिनुहोस् न, दाङबाट भन्नुभएको चाहिँ बुझेँ, नाम बुझिनँ। ए निर्दोषजी, निर्दोषजी आज हामी भूकम्पपछि अब कसरी तङ्ग्रिने, अब हामी अगाडि कसरी बढ्ने भन्ने विषयमै कुरा गर्न खोजिरहेका छौँ। योभन्दा अघिल्लो पटक आउनुहुने साथीहरूले नि दाङमा त्यस्तो भूकम्पैबाट चाहिँ जनधनको त्यस्तो क्षति भएन भन्ने कुरा गर्नुभएको थियो। तपाईँ के भन्न चाहनुहुन्छ, अब जुन निराश भइरहनु हुने तपाईँ हाम्रा आफन्तहरूलाई कसरी अगाडि बढ्नुपर्छ भन्नुहुन्छ? तर पनि यस्तो भइसक्यो भनेर त्यसैमा अल्मलेर अझ मेरो घर बस्कियो, घरमा बस्न सक्दैन, सरकारले अब राहतको प्रक्रिया पनि दिइरहेछ, त्यसपछि अब राहत कहीँ पाएनौ भन्ने कुरा पनि सुनिरहेको छु मैले रेडियोमा, टिभीमा सुन्दाखेरि अब सबै ठाउँ नपुग्न पनि हुन सक्छ, किनकि अब लगभग हाम्रो साढे आठ चाहिँ नेपाली गुमाएको परिवारमा अब सबैजनाले फेरि राहत नपुग्न सक्छ, अब सरकारले पनि गरिरहेछ र हामीले पनि अब जतिले भोगेका छौँ जतिले भोगेका छैनौँ नभोगेका पक्कै पनि सम्मानले सहयोग गरिरहनु भएको छ र गरिरहनु पर्छ र भोगेकाले चाहिँ अब आएर भएन जे भयो भइहाल्यो, अब अगाडि चाहिँ कसरी पढ्ने र आफ्नो लाइफलाई कन्ट्रोल गरौँ नै छ, अब भूकम्प आएर जति बाँचेका हामीले त जित्ती छ, अब भूकम्पमा चाहिँ कसैले आफन्त बताए बिताउनु भयो, भाइ बिताउनु भयो, आमा भूकम्प बिताउनु भयो, तर उहाँ पनि उहाँसँगै मरेर जानु तर बाँच्नेहरू जति बाँच्नको लागि के गर्नु पऱ्यो त्यसैमा चाहिँ हस् धन्यवाद। हस् अब हामीले अगाडि सङ्घर्षका कुराहरू कार्यहरू भने अगाडि बढाउनु पर्ने, यो सजिलो कुरो होइन, हामी शब्दमा जति सजिलोसँग भन्छौँ अब सहज ढङ्गले लिनु पर्यो, अब राम्रोसँग अगाडि बढ्नु पर्यो, भुल्नु पर्यो दुःखहरू पीडहरू भन्ने कुरा भन्नमा जति सजिलो छ, जुन परिवारले भोगेको छ, जसले आफ्नो परिवारको सदस्य गुमाएको छ, जसले आफ्नो सपनाको घर गुमाएको छ, जसले केही सम्बन्धहरू गुमाएको छ, त्यो व्यक्तिलाई फेरि सहज ढङ्गले अगाडि बढ्नु त्यति चान्चुने कुरो भने होइन, र पनि के गर्ने, सम्हालिनु त पर्छ नै। हामी धेरैलाई लागेको छ कि सबै सकियो, तहस नहस भयो भनेर। अघि केही क्षण अगाडि पनि मैले भनेको थिएँ, नेपालका 75 जिल्लामध्ये 14 जिल्ला भूकम्पको कारण अलि बढी प्रभावित भएको हो, 61 जिल्लामा भूकम्पको खासै असर परेको छैन। यहाँको अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलमा भूकम्पको असर छैन, नियमित उडानहरू भइरहेका छन्, कुनै राजमार्गहरू यातायातहरू सञ्चालनमा छन्, कुनै रोकिएको छैनन्, सबै सञ्चालनमा छन्। इन्टरनेट, टेलिफोन, एटिएम, यसै गरी विद्युत सेवाहरूमा त्यस्तो प्रभाव परेको छैन, नियमित रूपमै सञ्चालन भइरहेको छ। भूकम्पपछि ठुलो महामारी आउँछ, धेरैले ज्यान गुमाउनुपर्छ भन्ने किसिमको हल्लाहरू पनि फैलिएका थिए, त्यसो पनि भएको छैन। यहाँका 10 राष्ट्रिय निकुञ्जहरूमध्ये एउटा मात्र प्रभावित भएको हो, विश्व सम्पदा सूचीमा परेका 8 ठाउँहरूमध्ये 2 मात्रै प्रभावित भएका हुन्। ती 2 प्रभावित भएका पनि सबै ध्वस्त भएका होइनन्, 40% क्षति भएका हुन्। काठमाडौँमा रहेका 90% होटलहरू सुरक्षित छन्, सुचारु अवस्थामा छन्। त्यसै गरी पोखरा, चितवन, लुम्बिनी, बर्दिया, इलाम, अन्नपूर्ण क्षेत्र, एभरेस्ट क्षेत्रमा रहेका नाम चलेका होटलहरू पनि सुरक्षित र पूर्ण रूपमा चलिरहेका छन्। पर्यटकीय स्थलहरूमध्ये 15% मात्रै क्षति पुगेको भन्ने त्यो तथ्याङ्क आएको छ। त्यसैले हामीले जुन फेसबुकहरूमा फोटोहरू देख्यौँ, सञ्चार माध्यमहरूले अब देखाउँदा भूकम्पले पुर्याएको क्षति देखाउनु पर्यो, त्यसो हुँदा पनि हामीले जे देख्यौँ त्यो भएका कुरा देख्यौँ, र हामीलाई सबै यही हो कि भन्ने पर्यो। काठमाडौँका दृश्यहरू देखाउँदा, सिन्धुपाल्चोक, काभ्रे, दोलखाका दृश्यहरू देखाउँदा, सिङ्गो काठमाडौँ भनेकै यही हो, सबै सकियो, सिङ्गो दोलखा भनेकै यही हो, सबै सकियो, यसै गरी काभ्रे, सिन्धुपाल्चोकहरू यिनै हुन्, सबै सकिएछन् भन्ने पनि हामी धेरैले सोच्यौँ होला, तर ठिक त्यस्तै भने होइन। त्यसैले पनि हरेस नखाउँ, भएका कुराहरू लिएर अगाडि बढौँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? गइसक्नु भएछ, अब फोनमा हामी लिन सक्दैनौँ सुनिल, ल कार्यक्रमको करिब अन्तमा छौँ, निकै छोटो समय रहन्छ बहकिने मनको लागि, अबको 1-2 महिना त्यसपछि हामी फेरि पहिलेकै समयमा जानेछौँ। यो यसो हुनुको कारण पनि तपाईँले बहकिने मनभन्दा अगाडि सुन्नुहुन्छ एउटा कार्यक्रम मिलिजुली नेपाली, जुन भूकम्पसँग सम्बन्धित जानकारीहरू त्यहाँ त्यो भूकम्पबाट पीडित हुनुभएकाहरूकै लागि हो त्यो कार्यक्रम। त्यसैले त्यो महत्त्वपूर्ण कार्यक्रम पछि हामी आउनेछौँ बहकिने मनमा अबको केही समय चाहिँ आफूले जे सकिन्छ त्यो गरौँ। जस्तै बहकिने मनमा हामीले यसो गर्यौँ कि तपाईँ सबैलाई थोरै भए पनि मनमा लागेको कुरा भन्यौँ, अब उठौँ, शरीरमा लगाएको लागेको धुलो टकटक्याउँ, अगाडि बढौँ। हामी लडेका छौँ, हामी थाकेका छैनौँ, हामी थाक्दैनौँ पनि कहिले, किनकि टाढा पुग्नु छ, हामीलाई धेरै टाढा पुग्नु छ र हामी पुग्नेछौँ पनि त्यो टाढा। हामीले हरेस खाएका छैनौँ, यसै भनेर तपाईँलाई अनुरोध गरेँ अगाडि बढ्न। तपाईँ जो सुनिरहनु भएको छ, तपाईँले अर्को साथीलाई या अर्को आफन्तलाई जो भूकम्पबाट निराश हुनुभएको छ, केही जनधनको क्षति भएको छ, उहाँलाई सम्हाल्नको लागि, उहाँको मन सम्हाल्नको लागि केही यस्ता कुरा भन्नुहोस्। अझ धेरै युवा साथीहरू फेसबुक प्रयोग गर्नुहुन्छ र फेसबुकमा भूकम्पको जुन फोटोहरू एकदम विभत्स फोटोहरू पनि सेयर गर्नुहुन्छ, पोस्ट गर्नुहुन्छ, यस्तो भयो रे भनेर। यो काम बन्द गरौँ, अब जे भयो भइसक्यो, अब त्यसलाई फेरि नबल्झाउँ, अब अगाडि बढ्नको लागि एउटा प्रेरणा दिने कुराहरूलाई अगाडि बढाउँ, यी कुराहरू लिएर अगाडि बढाउँ। त्यसो गर्न सक्यौँ भने हाम्रा अगाडि सुनौलो बिहानी हामीलाई पर्खिएर बसिरहेको छ। सूर्य फेरि उदाउनेछ भने जस्तै, हरेक साँझ डुबेको सूर्य भोलिपल्ट उदाए जस्तै, हामी फेरि हिजोको दिनमा फर्किनेछौँ, हिजोभन्दा पनि राम्रो दिनमा फर्किनेछौँ। जापानमा योभन्दा पनि ठुलो प्रकोपको सामना गरेर फेरि निकै मेहनतका साथ उनीहरू विकसित राष्ट्रमा दरिएका छन्। हामी यही शोकलाई शक्तिमा बदल्न सक्नेछौँ। बहकिने मनको अब चाहिँ अन्त अन्ततिर आइपुग्यौँ, छुट्टिनुपर्छ। सँगै रहनु हुने तपाईँ सबै सबैलाई आभार र फेरि एकपटक अनुरोध, हामी लडेका हौँ, हामी थाकेका होइनौँ, उठौँ, शरीरको धुलोहरू टकटक्याउँ, अगाडि बढौँ, सँगै अरूलाई पनि अगाडि लिएर जाउँ। यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याउन सक्रिय भूमिका निर्वाह गर्नुहुने सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि तपाईँलाई केही मुक्तक सुनाउँदै अर्को हप्तासम्मको लागि छुटिन्छु। सधैँ दुःख हुँदैन, सधैँ पीर हुँदैन, अहिलेको यो आँसु आँखामा स्थिर हुँदैन। सधैँ दुःख हुँदैन, सधैँ पीर हुँदैन, अहिलेको यो आँसु आँखामा स्थिर हुँदैन। बदलिन्छ समय, बदलिन्छ जीवन, ढुक्क हुनुहोस् सधैँ यो तकदिर हुँदैन, ढुक्क हुनुहोस् सधैँ यो तकदिर हुँदैन। हवस्, जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। जीवन हो घम छाया, सुख दुख दुबै हुन्छ। जीवन हो बिना माया, छटपटी तडपन हुन्छ। समय चक्रमा